नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्टडाउनको साथमा साथ दिनको लागि उपस्थित भइसकेको छु। सुन्दै गर्नु भएको आवाज सागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेसनल लाइनको www.radioarpan.com.np बाट यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ। र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो 1 बजेको समाचारपछि करिब करिब 2 बजीसम्म। र प्रोग्राम बलिउड काउन्ट डाउनमा हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत बजाउँदै आइराखेका छौँ। रिलिज भइराखेका, रिलिजको नजिक नजिक आउन लागेका, अनि रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा। र प्रोग्राम बलिउड काउन्ट डाउनलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरियमले। र मार्सल इम्पोरियमको बारेमा भन्नुपर्दा, मार्सल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। र यहाँलाई चाहिँ हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा चाहिएको छ भने, र आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकका विभिन्न पार्ट पूर्जा त्यो पनि सुपथ मूल्यमा तपाईँलाई चाहिएको छ भने, र बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने, तपाईँले सम्झिनु पर्ने एक मात्र नाम हो मार्सल इम्पोरियम। र मार्सल इम्पोरियम रहेको छ मगनचोक पर्सा बजारमा। मार्सल इम्पोरियम रहेको छ भने मार्सल इम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर 2 टाढी बजारमा। मार्सल इम्पोरियमको दोस्रो शाखा रहेको छ र टाढीबाट पनि यहाँले सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ। र मार्सल इम्पोरियमको फोन नम्बर भन्नुपर्दा 056-561-0057, त्यसै गरी मोबाइल नम्बर रहेको छ 98-550-61-996। कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्सल इम्पोरियमको बारेमा। वेल, मार्सल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउनमा हामी लेटेस्ट हिन्दी फिल्मका गीतहरू प्रस्तुत गर्दै राखेका छौँ। र अब लाग्नुपर्ने हुन्छ नम्बर 10 र नम्बर 9 पोजिसनमा। त्योभन्दा अगाडि जानकारी गर्न चाहन्छु, यो साता हिन्दी मुभी क्विन आउट भएको छ भने, न्युन्ची गरेको छ हिरो पान्ती मुभी चाहिँ न्युन्ची गरेको छ। त्यस गरी नम्बर 9 ओतेरी, नम्बर 10 हिरो पान्ती न्युन्ची फिल्म भन्नुपर्छ। नम्बर 10 हिरो पान्ती, नम्बर 9 ओतेरी कन्टिन्यू। Number 10 Tu hai mere khuda Deewane se tere Kya ho gayi khata Jo ho gaya juda Jo ho gaya juda Ho jaunga चिके चबक मरिया करे सबका बुरा हाल चीर दंगी दिल तरा ओ मजनू चुचा रहे आफत का हुसामान मुझे ईज न कर रहे ऐसा दिल तोड़ ना जा मुझे यू छोड़ ना जा कल बिल मूड को तू आज सनम सैड ना कर ओके नम्बर 9 पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ ओ तेरी एक स्टेप तल सरेको छ काउन्ट डाउनमा नम्बर 10 पोजिसनमा हिरो प्रान्तिको चाहिँ न्यु सङ यहाँले सुनिसक्नु भएको छ नम्बर 10 पोजिसन त्यसरी नम्बर 9 पोजिसन पछि अब लाग्नु पर्ने हुन्छ नम्बर 8 र नम्बर 7 पोजिसनमा नम्बर 8 पोजिसनमा आइपुगेको छ हाइवे र हाइवे पनि काउन्ट डाउनमा बिस्तारै तल छोड्ने क्रम रहेको छ एक स्टेप गर्दै तल छोडिराखेको छ त्यसरी नम्बर 7 पोजिसनमा तिन स्टेप माथि चढ्दै एक्सपोज पढेको छ र मलाई भने नम्बर 8 मा हाइवे र नम्बर 7 पोजिसनमा एक्सपोज कन्टिन्यू नम्बर 8 7 होता है हो जाने दो ओके नम्बर 8 र नम्बर 7 पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ नम्बर 8 मा हाइवे नम्बर 7 पोजिसनमा एक्सपोज मुभीको गीत यहाँले सुन्दै हुनुहुन्छ र प्रोग्रामको नाम हो बलिउड काउन्टडाउन र प्रोग्राम बलिउड काउन्टडाउन आउने गर्छ प्रत्येक साताको मङ्गलबार दिउँसो 1 बजीको समय 4 बजी करिब करिब 2 बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो 104.5 मेगाहर्जमा र प्रोग्राम तपाईँ इन्टरनेट अनलाइनको www.radio.com.np लगइन गरेर पनि सुनिरहनु भएको छ र सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट विष्णुले सपोर्ट गरिराखेका छन् र विष्णुलाई पनि थ्याङ्क यू सो मच र प्रोग्राम बलिउड काउन्टडाउनले स्पोन्सर गरेको छ हिरो कम्पनीको अधिकार आधिकारिक विक्रेता मार्सल एम्पोरियमले मार्सल एम्पोरियमको बारेमा भन्नुपर्दा, मार्सल एम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीका बाइक तथा पेज स्कुटी नगद तथा किस्तामा चाहिएको छ भने आधुनिक प्रविधिबाट बाइकको सर्भिसिङ, बाइकका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने एकमात्र नाम हो मार्सल एम्पोरियम, जुन रहेको छ मगनचोक पर्सा बजारमा रहेको छ भने ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै टाढीमा पनि मार्सल एम्पोरियमले दोस्रो शाखा विस्तार गरेको छ र टाढीबाट पनि सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 0556 60 57, त्यसै गरी मोबाइल नम्बर रहेको छ 98551 61 99। मोबाइल नम्बर रहेको छ, कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्सल एम्पोरियमको बारेमा। हामी रहेको छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा, र प्रोग्राम बलिउड काउन्ट डाउनमा हामी हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ। अब पालो नम्बर 6 र नम्बर 5 पोजिसनतर्फ लागि, नम्बर 6 पोजिसनमा आइपुगेको छ एक स्टेप माथि चढ्दै डिच क्या, त्यसै गरी नम्बर 5 पोजिसनमा रागिनी एमएमएस 2 परेको छ बेबी डल बोलको गीत, नम्बर 6 पोजिसनमा डिच क्या र नम्बर 5 पोजिसनमा रागिनी एमएमएस 2 कन्टिन्यू। नम्बर 6 तू ही आवारगी, तू ही है जिंदगी, तू ही जुदा, तू इब्तिदा मेरी, तू इंतहा मेरी, तू ही मेरा जहां, तू ही जुदा, तू मेरे रूबरू हर शय में, तू ही तू, तू पहली आरजू, तू ही जुदा, तू ही है आशिकी, तू ही आवारगी, तू ही है जिंदगी, तू ही जुदा। तू ही है आशिकी, तू ही आवारगी, तू ही है जिंदगी, तू ही जुदा। Number 5 हिरणी अर्पण 104.5 मेगाहर्ट्ज पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम लाखौंको सपना बाइक चढ्ने हुन्छ हिरो बाइक किन्ने चाहना मार्शल इम्पोरियममा पूरा हुन्छ हजुर हामी कहाँ हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा बिक्री भइरहेको छ त्यति मात्र कहाँ हो र आधुनिक प्रविधिद्वारा बाइकहरूको सर्भिसिङ गरिन्छ साथै स्पेयर जेन्युइन पार्ट सेल्स एन्ड सेफ्टीका लागि हिरो अनि मार्शल इम्पोरियम र तपाईँ बाइक एक्सचेन्ज गर्ने सोचाइमा हुनुहुन्छ भने पनि मार्शल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन 0656 183 169 मोबाइल 98551 69 99 टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी बजार फोन नम्बर 0656 061 057 मोबाइल 98551 169 99 स्टाइल परफॉर्मेंस र माइलेज का लागि हिरो अब मात्र मार्शल इम्पोरियम मा नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगाखोकी लागिरहने नाक बन्द हुने ओके ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्रामको नाम हो बलिउड काउन्टडाउन र प्रोग्राम बलिउड काउन्टडाउन आउने गर्छ प्रत्येक सातको मङ्गलबार दिउँसो 1 बजीको न्युज पछि करिब करिब 2 बजीसम्म र प्रोग्रामभित्र भएर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ र अब लाग्नुपर्ने हुन्छ हामी नम्बर 4 र नम्बर 3 पोजिसनतर्फ र नम्बर 4 पोजिसनमा आइपुगेको छ रिभल्भर रानी 2 स्टेप माथि चढेको छ काउन्टडाउनमा गत हप्ता भन्दा त्यसरी नम्बर 3 पोजिसनमा आइपुगेको छ नन मोबरको रूपमा कान्छी मुभी परेको छ अबलाई भने नम्बर 4मा रिभल्भर रानी र नम्बर 3 पोजिसनमा कान्छी कन्टिन्यू नम्बर 4 ये शहर जहन्नुम का किस्सा है यहाँ बंदूकों के पास भाषा है मोहब्बत का खूनी तमाशा है इस भसड़ में एक थी रानी बारूदों का पी के पानी पत्थरों के पालने में पैदा हुई वो लश्करी उसके खिलौनों में खंजर था कैंची थी उसकी हथेली पे झाला था उसके घर आती भी बिच्छू थे बिल्ली थी नंबर 3 धूप और ठंडी छाओ एक अकेली पूरा गाओ पूछोगे अब उसका नाओ क्या कांची रे कांची हाँ कांची रे कांची चोटी में वो तूफा बांधे बरखा में वो आग लगा है तितली है या बिजली है वो समझना आए हेलो जी खाए खाए खाए ओके प्रोग्राम बलिउड काउन्टडाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्टडाउनभित्र रहेर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ. नम्बर 4 पोजिसनमा रिभल्भर रानी, त्यस गरी नम्बर 3 पोजिसनमा कान्छी मुभीको गीत यहाँले सुनिरहनु भएको छ. र अब पालो नम्बर 2 पोजिसनतर्फ लाग्ने र नम्बर 2 पोजिसनमा आइपुगेको छ मेतेरा हिरो, एक स्टेप तल सरेको छ मेतेरा हिरो र अबलाई भने नम्बर 2 पोजिसनमा मेतेरा हिरो. Number 2 ओ सारी नाइट बे शर्मी की हाय हाय एक तू एक मैं और हो दिन दिन ये लाइन. ओ सारी नाइट बे शर्मी की हाय हाय ओ सारी नाइट बे शर्मी की हाय एक तू एक मैं और हो दिन दिन ये ओके काउन्टडाउनको नम्बर 2 पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ मेतेरा हिरो र फालो अब नम्बर 1 पोजिसनको गीत सुने. त्योभन्दा अगाडि नम्बर 10 पोजिसनदेखि नम्बर 2 पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक रिक्याप. नम्बर 10मा हिरो पान्थी, नम्बर 9मा ओ तेरे, नम्बर 8मा हाइवे, नम्बर 7मा एक्सपोज, नम्बर 6मा निचक्याउ, नम्बर 5मा रागिनी एमएमएस 2, नम्बर 4मा रिभल्भर रानी, नम्बर 6मा क्यान्सी, नम्बर 2मा मेतेरा हिरो. फालो नम्बर 1 पोजिसनमा आइपुगेको छ भूतनाथ 2 र भूतनाथ 2को गीत सुर्दै प्रोग्रामबाट विदा माग्नुपर्ने हुन्छ. ज्यादा ज्यादा जानकारी गराउन चाहन्छु प्रोग्राम बलिउड काउन्टडाउन स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरियमले. र मार्शल इम्पोरियमको बारेमा भन्नुपर्दा हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा खरिद गर्न सक्नुहुन्छ. त्यस्तै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ, बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने पनि सम्झन सक्नुहुन्छ मार्शल इम्पोरियमलाई, जुन भएको छ मगेन चोक पर्स बजार र चारैमा पनि मार्शल इम्पोरियमको शाखा रहेको छ. फोन नम्बर रहेको छ 0556061057, त्यस गरी मोबाइल नम्बर रहेको छ 9855061900. कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा. र यति जेलको साथको लागि तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच. र कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुप्रति आभार व्यक्त गर्दै बलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु. तो नमस्कार. नम्बर 1 जन हित में जारी है अपनी लिमिट में रहो. हेलो हेलो अब तो हाई अपनी बारी लिटल बिट चटको जिसे दिया वो लटको फेमस होने लगी अर्पण 104.5 मेगाहर्ट्ज़.